तपाईं सुन्दै हुनुहुन्छ अनलाइन रेडियो हाम्रो संसार, समाचार सूचना र मनोरञ्जनको संसार। यो हो अनलाइन रेडियो हाम्रो संसार। लगइन गर्नुहोस् www.radiohamrosansar.com। निरन्तर तपाईँको साथमा। प्रत्येक सोमबार साँझको 5 बजेदेखि 6 बजेसम्म कार्यक्रम गजल संसार सुना र बोलो बोला म सञ्चालिका शान्ति पाठकको साथमा मात्र अनलाइन रेडियो हाम्रो संसारमा। लगन गर्नुहोस् www.radiohamrosansar.com। ए मेरी बहिनी, तिहारमा मलाई सम्झेर नरुनु, तस्बिर मेरो छातीमा तिम्रो टाँसेर नरुनु। ए मेरी बहिनी, तिहारमा मलाई सम्झेर नरुनु, तस्बिर मेरो छातीमा तिम्रो टाँसेर नरुनु। सबैका दाजु फर्किए होलान् बहिनीलाई सम्झेर, सबैका दाजु फर्किए होलान् बहिनीलाई सम्झेर, मेरो चाहिँ दाजु फर्केन किन भनेर नरुनु। ए मेरी बहिनी, तिहारमा मलाई सम्झेर नरुनु। ती सयपत्री ती मखमली झुल्दा हुन आलीमा, ती सयपत्री ती मखमली झुल्दा हुन आलीमा, मलाई नै माला गाँस्नलाई फुल टिपेर नरुनु। ए मेरी बहिनी, तिहारमा मलाई सम्झेर नरुनु। उज्यालो पार्नु आँगनी घर ती दीप बालेर, उज्यालो पार्नु आँगनी घर ती दीप बालेर, सबैका सामु हाँसेर बस्नु झुकेर नरुनु। ए मेरी बहिनी, तिहारमा मलाई सम्झेर नरुनु। पिँगैमा रम्नु त्यो भैलो गाउनु सङ्गीका साथैमा, पिँगैमा रम्नु त्यो भैलो गाउनु सङ्गीका साथैमा, ती मोतीसरी आँसुका थोपा पोखेर नरुनु। ए मेरी बहिनी, तिहारमा मलाई सम्झेर नरुनु। हाँसो र खुसी बोकेर आउँछु म अर्को तिहारमा, हाँसो र खुसी बोकेर आउँछु म अर्को तिहारमा, यो सालो बहिनी म आउने बाटो हेरेर नरुनु। ए मेरी बहिनी, तिहारमा मलाई सम्झेर नरुनु, तस्बिर मेरो छातीमा तिम्रो टाँसेर नरुनु। नमस्कार, यिनै सुन्दर शब्द लहरी गजलांश सँगसँगै अनलाइन रेडियो हाम्रो संसार र पिएनएन रेडियोको साप्ताहिक प्रस्तुति गजल संसारको प्रखाइमा रहनुभएका सम्पूर्ण गजल अनुरागी गजल पारखी साथै रेडियो सुनेर बसिरहनुभएका सम्पूर्ण साहित्य मनहरूप्रति हार्दिक स्वागत गर्दछु। प्रत्येक सोमबार साँझको 5 बजेदेखि 6 बजेसम्म तपाईँले सुन्दै आइरहनु भएको छ कार्यक्रम गजल संसार। 2069 कार्तिक महिनाको 26 गते आज पनि सदाझैँ तपाईँले नै लेखेर प्रेषित गर्नुभएका गजलहरू समेत आइसकेकी छु। म यही कार्यक्रम सञ्चालिका शान्ति पाखरेन भने प्रविधि संयोजनमा मलाई साथ दिँदै हुनुहुन्छ उद्धव तामाङले। रेडियो हाम्रो संसार र पिएनएन रेडियो तपाईँले संसारको कुनै पनि कुनामा बसेर सुन्न सक्नुहुनेछ। त्यसको लागि तपाईँले लगइन गर्नुपर्नेछ www.radiohamrosansar.com www.pnnradio.com। तपाईँले यो कार्यक्रमको रेकर्ड पुनः सुन्न चाहनुहुन्छ र आफ्नो साथीभाइलाई पनि सुनाउन चाहनुहुन्छ भने www.chisapaniblogspot.com र www.mohanbihaniblogspot.com र तपाईँले यस कार्यक्रमलाई www.nqkhabar.com गएर पनि सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। यो जानकारी सँगसँगै आज पनि तपाईँले नै कोरेर मेल गरी पठाउनुभएका थुप्रै थुप्रै गजलहरू मेरो हातमा रहेको छ। गएको हप्ता साभार गर्न नसकेका गजलहरू पनि मेरो हातमा रहेको छ। गजल सँगसँगै केही साङ्गीतिक आवाजहरू पनि सुनाउनेछु र तपाईँले पनि मेरो साथमा बसेर मलाई साथ दिनुहुनेछ भन्ने दृढ सङ्कल्पका साथ आजको यो कार्यक्रम सुरु गर्न चाहन्छु। सुरुमा मैले साभार गरेको गजल थियो मधुमल्ल मोरङ 4 स्थायी निवासी साहित्य अनुरागी टिका खड्का राष्ट्र प्रेमीजीको गजल। ए मेरी बहिनी, तिहारमा मलाई सम्झेर नरुनु, तस्बिर मेरो छातीमा तिम्रो टाँसेर नरुनु, हजुर, झ्याउरे छन्दमा लेख्नु भएको यो गजलले तिहारमा घरमा रहेको बहिनीलाई सम्झिँदै गरेको यो गजलले प्रश्न देखाउँदछ। आज टिकाजी जस्तै धेरै दाजुभाइ प्रवासमा रहेको छ भने उहाँहरूको चेलीहरूले पनि नेपालमा आफ्नो दाजुभाइलाई सम्झेर आँसु पक्कै पनि झार्दै होलान्। त्यसैले टिकाजीको यो गजलले धेरैको मन छुन सफल हुन्छ, विशेष गरी दिदी बहिनीको मनभित्र बस्न सफल भएको छ यो गजल। यति सुन्दर गजल लेखेर प्रेषित गर्नुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु टिकाजीप्रति। यस्तै गरी मेरो हातमा अर्को गजल रहेको छ, यो गजल लेखेर प्रेषित गर्नुभएको छ कोमल भट्टजीले। हजुर, यो गजल म साभार गर्नु नै छु, तर यो साङ्गीतिक आवाज पश्चात हाँसेर बोल बहिनी, तिहारको बेलैमा रिसाउनु हुन्न है बहिनी, ख्याल र ख्यालैमा। हजुर, यही साङ्गीतिक आवाज रहेको छ। तिहारको बेलैमा रिसाउनु हुन्न निलैलै, ख्याल र ख्यालैमा। तिमी हाँस्दा फुल हाँस्छ, तिमी रोदा सुबरर हो। तिमी हाँस्दा फुल हाँस्छ, तिमी रोदा सुबरर। ए हाँसेर बोल बहिनी, तिहारको बेलैमा रिसाउनु हुन्न निलैलै, ख्याल र ख्यालैमा। तिमी हाँस्दा फुल हाँस्छ, तिमी रोदा सुबरर हो। तिमी हाँस्दा फुल हाँस्छ, तिमी रोदा सुबरर। ढोका पैर फालित बहिनी, हमारा दुष्टलाई। तिमी हाँस्दा फूल हाँस्छ, तिमी रोदा सुबरर हो। तिमी हाँस्दा फूल हाँस्छ, तिमी रोदा सुबरर। लक्ष्मी के रूपा धरती में झारिन रोटा सिंह मा घूमी रंचु, तिम्रे माया साधे बोकी, वर पारी डुली रंचु, तिम्रे बाटो छेकी छेकी। हाँसेरा बोला बहिनी, तिहारको बेलैमा खुसीले बाँचा सधैँ, खेला र खेलैमा। तिमी हाँस्दा फुल हाँस्छ, तिमी रोदा सुबरर हो। तिमी हाँस्दा फुल हाँस्छ, तिमी रोदा सुबरर। यसपालिको तिहारमा आउन पाइन दिदी, सप्तरङ्गी टिका पनि लाउन पाइन दिदी। यसपालिको तिहारमा आउन पाइन दिदी, सप्तरङ्गी टिका पनि लाउन पाइन दिदी। मिठाई र सेलपुरी पकाएर टन्नै, मिठाई र सेलपुरी पकाएर टन्नै, भाइ बहिनी सँगै बसी खुवाउन पाइन दिदी। यसपालिको तिहारमा आउन पाइन दिदी। झिलिमिली सिँगारेर दीपावली घरमा, झिलिमिली सिँगारेर दीपावली घरमा, सबको मनमा रमाइलो छाउन पाइन दिदी, यसपालिको तिहारमा आउन पाइन दिदी। साथीभाइ मिलिजुली हाँस खेल गर्दै खुसी हुँदै देउसी भैलो गाउन पाइन दिदी, यसपालिको तिहारमा आउन पाइन दिदी। वियोगले तडपिएका कथा व्यथा भन्दै रुँदै रुँदै आँसु पनि चौन पाइन दिदी, यसपालिको तिहारमा आउन पाइन दिदी। मान्छे भयौँ दुईतिर हाम्रो एउटै मुटु पराई झैँ भए मुख बाउन पाइन दिदी, यसपालिको तिहारमा आउन पाइन दिदी। सप्तरङ्गी टिका पनि लाउन पाइन दिदी। हजुर, यो साङ्गीतिक आवाज पसाल सावर गरेको गजल थियो पुरानो नैकाप काठमाडौँ स्थायी निवासी साहित्य अनुरागी कोमल भट्टजीको गजल। उहाँले यो गजल हाल रोचेस्टर न्युयोर्कदेखि लेखेर प्रेषित गर्नुभएको थियो। उहाँले दीपावलीको उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना सहित दिदी तथा बहिनीप्रति समर्पित गर्नुभएको यो गजल। दिदी बहिनीप्रति लेख्नुभएको यो गजल धेरै राम्रो बनेको छ, मेरो पनि मन छोयो यो गजलले। धेरै धेरै धन्यवाद व्यक्त गर्दछु कोमल भट्टजीप्रति यति सुन्दर गजल अनि मर्मस्पर्शी गजल लेखेर प्रेषित गर्नुभएकोमा। नबिर्सनु तिहारमा म त एक्लै हुन्छु भन्थिन्, बाटो हेरी फोटोसँग म त कति रुन्छु भन्थिन्। हजुर, बाटो हेरी फोटोसँग म त कति रुन्छु भन्थिन्। अहिले यो मेरो हातमा रहेको गजल छ, हाम्रो दिदी बहिनीलाई सम्झेर कोर्नुभएको यो गजल लेखेर प्रेषित गर्नुभएको छ तोपगाछी झापा स्थायी निवासी साहित्य अनुरागी तिलक अनुरागीजीले हाल दुबईदेखि लेखेर प्रेषित गर्नुभएको थियो। यति सुन्दर गजल लेखेर प्रेषित गर्नुभएकोमा तिलकजीप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। यो गजल पश्चात म एउटा साङ्गीतिक आवाज यहाँहरूमा जोड्नेछु, अहिलेलाई भने तिलकजीको यो गजल। नबिर्सनु तिहारमा म त एक्लै हुन्छु भन्थिन्, बाटो हेरी फोटोसँग म त कति रुन्छु भन्थिन्। नबिर्सनु तिहारमा म त एक्लै हुन्छु भन्थिन्, बाटो हेरी फोटोसँग म त कति रुन्छु भन्थिन्। मखमली सयपत्री आँगनीमा ढकमक नवेलाउने मखमली टिपी माला उन्छु भन्थिन्। नबिर्सनु तिहारमा म त एक्लै हुन्छु भन्थिन्। बाध्यताको जन्जिरमा जेलिएको म परदेशी ओखर पोडी तिम्रा सारा अडचन थुन्छु भन्थिन्। नबिर्सनु तिहारमा म त एक्लै हुन्छु भन्थिन्। सप्तरङ्गी टिकामाला सेलरोटीसँगै राखी दीर्घायुको कामनामा पहिले सिर छुन्छु भन्थिन्। नबिर्सनु तिहारमा म त एक्लै हुन्छु भन्थिन्। एमा पनि रोकिदिन्छु तेलको सीमा लगाएर मेरो हात तिम्रो निधार हुने आशा बुन्छु भन्थिन्। नबिर्सनु तिहारमा म त एक्लै हुन्छु भन्थिन्, बाटो हेरी फोटोसँग म त कति रुन्छु भन्थिन्। भाइटिकामा पर्खी रहन्छन् माइतीको माया सङ्गरी, भाइटिकामा पर्खी रहन्छन् माइतीको माया सङ्गरी। परदेशबाट माइती नफर्के यता चेली रोइरहन्छन्, ओ परदेशबाट माइती नफर्के यता चेली रोइरहन्छन्, भाइटिकामा पर्खिरहन्छन् माइतीको माया सङ्गरी। दसौँ दिनको थकाइ पछि खुसीले रमाउँछिन्। वर्षौँ दिनको थकाइ पछि खुसीले रमाउँछिन्। मारुने र देउसे भइदो खेल्ने आसमा हुन्छन्। ओ मारुने र देउसे भइदो खेल्ने आसमा हुन्छन्। भाइटिकामा पर्खिरहन्छन् माइतीको माया सङ्गारी। आउला भनी डोलाउँदै झुटो आत्मा हुन्छिन्। आउला भनी डोलाउँदै झुटो आत्मा हुन्छिन्। बलेसीको पानी सरी आँसुले भिजाउँछिन्। बलेसीको पानी सरी आँसुले भिजाउँछिन्। भाइटिकामा पर्खिरहन्छिन् माइतीको माया सङ्गरी। भाइटिकामा पर्खिरहन्छिन् माइतीको माया सङ्गरी। परदेशबाट माइती नफर्के यता चेली रोइरहन्छन्। ओ परदेशबाट माइती नफर्के यता चेली रोइरहन्छन्। भाइटिकामा पर्खिरहन्छन् माइतीको माया सङ्गरी। हुनुको पीडा तिहारमा बोक्दैछु म, अर्को उपाय भएन आफैलाई टोक्दैछु म। टाढा हुनुको पीडा तिहारमा भोग्दैछु म, अर्को उपाय भएन आफैलाई टोक्दैछु म। बाध्यताको शिकार भयो आज मेरो जीवन, बाध्यताको शिकार भयो आज मेरो जीवन। आफैलाई थिच्ने गएको भारी बोक्दैछु म, टाढा हुनुको पीडा तिहारमा भोग्दैछु म। देश छोडेर भुल कति कति बयान नगर, देश छोडेर भुल भकति कति बयान नगर। गल्ती अब फेरि नगर्न आफैलाई रोक्दैछु म, भाग्यमा विश्वास गर्दा धोका मात्र मिल्यो, भाग्यमा विश्वास गर्दा धोका मात्र मिल्यो। आज आफ्नै जीवनलाई कसेर ठोक्दैछु म, टाढा हुनुको पीडा तिहारमा भोग्दैछु म। भगवानले पनि गरेन मेरो व्यवस्थामा, भगवानले पनि गरेन मेरो व्यवस्थामा केही, किन होला अझै पनि ढुङ्गालाई ढोक्दैछु म। टाढा हुनुको पीडा तिहारमा भोग्दैछु म, अर्को उपाय भएन आफैलाई टोक्दैछु म। हजुर, यहाँहरूलाई पुनः स्वागत गर्दछु। अहिले तपाईँ सुन्दै हुनुहुन्छ गजल संसार कार्यक्रम अनलाइन रेडियो हाम्रो संसारमा। साङ्गीतिक आवाज पश्चात साभार गरेको गजल थियो साहित्य अनुरागी सागर सिलवालजीको गजल। उहाँले यो गजल हाल लन्डन किङडमदेखि लेखेर प्रेषित गर्नुभएको थियो। उहाँको गजलमा सजिलो बुझ्न सकिन्छ कि परदेशीको पीडा, आफ्नो चेलीबाट घर परिवारबाट टाढा रहँदा कति पीडा हुन्छ भनेर। तर बाध्यताको शिकार बन्न पुगेका छन् धेरै नेपाली माइतीहरू दाजुभाइहरू। त्यसैले पनि तिहार जस्तो पवित्र चाडमा पनि आफ्नो दिदी बहिनीको हातको सप्तरङ्गी टिका थाप्न नपाइँदैन, के गर्ने? यो सबै प्रवासी दाजुभाइको पीडा हो। हार्दिक धन्यवाद व्यक्त गर्दछु सागरजीप्रति यति सुन्दर अनि मार्मिक गजल लेखेर प्रेषित गर्नुभएकोमा। यस्तै अरू गजलहरू जोड्न चाहन्छु। यो गजल लेखेर प्रेषित गर्नुभएको छ बुद्धि मुक्तानजीले। उहाँका गजलांश शब्दलहरीहरू यसरी अगाडि बढेका छन्। बुझेको छु मैले पनि तिहार कस्तो हुन्छ, दिदी बहिनी सामु हुँदा निधार कस्तो हुन्छ। बुझेकी छु मैले पनि तिहार कस्तो हुन्छ, दिदी बहिनी सामु हुँदा निधार कस्तो हुन्छ। सप्तरङ्गी टिका लिन स्वदेश फिर्ने बेला, सप्तरङ्गी टिका लिन स्वदेश फिर्ने बेला, गर्दै जाउँ तिहारको बिहार कस्तो हुन्छ। बुझेको छु मैले पनि तिहार कस्तो हुन्छ, बुई बोकी न्याम्म खुवाई लाको ऋण तिर्दा, बुई बोकी न्याम्म खुवाई लाको ऋण तिर्दा, हेर्छु उनको फुल दाजी मुहार कस्तो हुन्छ। बुझेको छु मैले पनि तिहार कस्तो हुन्छ, चेली सम्झी मुटु दुख्छ नसोधे है त्यो त, रक्त नाता स्नेहको तिहार कस्तो हुन्छ। बुझेको छु मैले पनि तिहार कस्तो हुन्छ, जान्छु म त दिदी भेटी फुलको माला चुम्न, जान्छु म त दिदी भेटी फुलको माला चुम्न, हेर्छु आज बाटो छेक्ने निहार कस्तो हुन्छ। बुझेको छु मैले पनि तिहार कस्तो हुन्छ, दिदी बहिनी सामु हुँदा निधार कस्तो हुन्छ। साहित्य अनुरागी बुद्धि मुक्तानजीको गजल थियो यो। उहाँले हाल कोरियादेखि लेखेर प्रेषित गर्नुभएको थियो। तिहार विशेष गजल निकै मर्मस्पर्शी छ। उहाँको गजलको बारेमा कुनै भन्ने शब्द नै छैन। वास्तवमै धेरै राम्रो बनेको छ उहाँको गजल। धेरै धेरै धन्यवाद व्यक्त गर्दछु बुद्धिजीप्रति। यसै क्रममा फेरि पनि तपाईँहरूमाझ एउटा साङ्गीतिक आवाज जोड्ने तर्फमा छु म। तपाईँहरूमाझ एउटा साङ्गीतिक आवाज निधारमा लस्काएर सप्तरङ्गी टिका। तपाईं सुन्दै हुनुहुन्छ अनलाइन रेडियो हाम्रो संसार समाचार सूचना र मनोरञ्जनको संसार यो हो अनलाइन रेडियो हाम्रो संसार लग अन गर्नुहोस् www.radiohamrosansar.com निरन्तर तपाईँको साथमा अनलाइन रेडियो हाम्रो संसार दलालको ओछ्यानमा सुत्छ यो कानुन गरिबको आँखामा मुत्छ यो कानुन दलालको ओछ्यानमा सुत्छ यो कानुन गरिबको आँखामा मुत्छ यो कानुन म किन ढुङ्गा हिर्काउँथे अदालतमा म किन ढुङ्गा हिर्काउँथे अदालतमा सालिन्दार वाहनमा कुच्छ यो कानुन दलालको ओछ्यानमा सुत्छ यो कानुन भाउजूको सिउँदो रित्याउँदा बैरीले भाउजूको सिउँदो रित्याउँदा बैरीले उसैको पक्षमा उठ्छ यो कानुन दलालको ओछ्यानमा सुत्छ यो कानुन जनताको रगतले लेखिन्छ मेटिन्छ जनताको रगतले लेखिन्छ मेटिन्छ जनताकै रगतमा थुक्छ यो कानुन दलालको ओछ्यानमा सुत्छ यो कानुन कानुनको धोजी उडाउने थिइन कानुनको धोजी उडाउने थिइन सोजाको हाडछाला लुट्छ यो कानुन दलालको ओछ्यानमा सुत्छ यो कानुन गरिबको आँखामा मुत्छ यो कानुन हजुर यो साङ्गीतिक आवाज प्रसाद साबर गरेको गजल थियो कालिका स्थान चार आछाम स्थायी निवासी गजल अनुरागी लक्ष्मण मिलन विष्टजीको गजल उहाँले हाल दृष्टि बाटिका साहित्य समाज मुम्बई भारतदेखि लेखेर प्रेषित गर्नुभएको थियो लक्ष्मणजीको बारेमा भन्नुपर्दा नेपाली गजलमा होनहार गजलकार हुनुहुन्छ उहाँ र दृष्टि बाटिका साहित्य समाज मुम्बईका उपाध्यक्ष पनि हुनुहुन्छ एक गजल लेखनमा उदाउँदा तारा हुन् यदि सुन्दर गजल लेखेर प्रेषित गर्नुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु यसै गरी मेरो हातमा अर्को गजल परेको छ र यो गजल पनि आसामका स्थायी निवासी हुनुहुन्छ उहाँले नै लेखेर प्रेषित गर्नुभएको छ मुम्बईदेखि हुन त तपाईँहरू सोच्दै हुनुहुन्छ होला उहाँ को हुनुहुन्छ भनेर तर उहाँ हुनुहुन्छ साहित्य अनुरागी मोहन रावल हजुर उहाँका गजल शब्द शेरहरू यस प्रकार छन् लह लह गैरीखे त धान बाला झुके होला फुलेर सयपत्री ओइलिएर सुके होला लह लह गैरीखे त धान बाला झुके होला फुलेर सयपत्री ओइलिएर सुके होला आउँछु भनी आउन पाइन तिम्रो भाइ दिदी बहिनी आउँछु भनी आउन पाइन तिम्रो भाइ दिदी बहिनी सत्तरङ्गे यसपालि भाइ टिका चुके होला लह लह गैरीखे त सानो बाला झुके होला अथाह बिरह पोखिँदै रुँदै होलिन आगनीमा अथाह बिरह पोखी रुँदै होली आगनीमा यता भाइको यादै यादमा ढुकढुकी रुक्यो होला लह लह गैरीखे त धान बाला झुके होला निधारमा टिका लाएको देख्दा आफन्तले दिदी निधारमा टिका लाएको देख्दा आफन्तले दिदी सबै सामु सम्झिएर मेरो मन दुख्यो होला लह लह गैरीखे त धान बाला झुके होला धरधारी रुँदै होली तस्बिरमा टिका लाउँदा धरधारी रुँदै होली तस्बिरमा टिका लाउँदा पोहोर जस्तै सप्तरङ्गी फुलमाला फुक्यो होला लह लह गैरीखे त धान बाला झुक्यो होला फुलेर सयपत्री ओइलिएर सुक्यो होला बान्ता टोली पाँच आछाम स्थायी निवासी साहित्य अनुरागी मोहन रावलजीको गजल थियो यो उहाँले पनि आफ्नो दिदीलाई तिहारमा सम्झेर लेख्नुभएको यो गजल धेरै राम्रो छ साथमा उहाँले सम्पूर्ण दिदी बहिनीलाई दीपावली तिहारको शुभकामना व्यक्त गर्नुभएको छ यसै गरी अब भने तपाईँहरूमाझ एउटा साङ्गीतिक आवाज जोड्न चाहन्छु झिली र मिली यो साँझ दीपावलीको हजुर यही साङ्गीतिक आवाज रहेको छ माथि दियो कलश छ र दिदी चाहे रि अहिले साल आउन पाइन घर दिदी म बस्ने पिर्का माथि दियो कलश छ र दिदी चाहे रि अहिले साल आउन पाइन घर दिदी मनका कुरा खोला हुँदै सप्तरङ्गी टिका मुछी मनका कुरा खोला हुँदै सप्तरङ्गी टिका मुछी खाली यो माइतीको अञ्जुली आलिसले भर दिदी म बस्ने पिर्का माथि दियो कलश छ र दिदी अनेक थरी फुलसँगै दोबरीमा गाथ्यौ कि माला अनेक थरी फुलसँगै दोबरीमा गाथ्यौ कि माला अहिले साल सुकी जाला आउने साल बाटो गर दिदी म बस्ने पिर्का माथि दियो कलश छ र दिदी कैयौँ सपना सजाएर गुनेको त्यो फुलको माला कैयौँ सपना सजाएर गुनेको त्यो फुलको माला सुकी जाँदा त्यसै आज नरौ धर धर दिदी म बस्ने पिर्का माथि दियो कलश छ र दिदी ओखरको दाना फोरी दुश्मनको बाटो छेकी ओखरको दाना फोरी दुश्मनको बाटो छेकी रुन्छ्यौ होला कति लाग्छ मनमा डर दिदी म बस्ने पिर्का माथि दियो कलश छ र दिदी चाहेर नि अहिले साला आउन पाइन घर दिदी हजुर यो साङ्गीतिक आवाज प्रसाद साबर गरेको गजल थियो भोजपुर नेपाल स्थानीय निवासी साहित्य अनुरागी दिलीप राई अन्जान कान्छाजीको गजल उहाँले हाल यो गजल साउदीदेखि लेखेर प्रेषित गर्नुभएको थियो उहाँले पनि दिदीलाई सम्झेर कोर्नुभएको यो गजल धेरै राम्रो बनेको छ मर्मस्पर्शी छ यो गजल हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु दिलीपजीप्रति यति सुन्दर गजल लेखेर प्रेषित गर्नुभएकोमा चिरञ्जीवी लक्ष्मीले बास गरेको राम्रो तिमीबाट कोटी कोटी आश गरेको राम्रो चिरञ्जीवी लक्ष्मीले बास गरेको राम्रो तिमीबाट कोटी कोटी आश गरेको राम्रो सफलताको शिखरमा पाइलाहरू राखी सफलताको शिखरमा पाइलाहरू राखी तिम्रा कुरा संसारमा पास गरेको राम्रो चिरञ्जीवी लक्ष्मीले बास गरेको राम्रो स्वर्गको फुलबारीमा हिरा मोती टिप्दै स्वर्गको फुलबारीमा हिरा मोती टिप्दै अजर अमर जननीको दास गरेको राम्रो चिरञ्जीवी लक्ष्मीले बास गरेको राम्रो करुणाको पहाडमा ज्वालामुखी आए करुणाको पहाडमा ज्वालामुखी आए प्रचण्ड यो प्रतापले नाश गरेको राम्रो चिरञ्जीवी लक्ष्मीले बास गरेको राम्रो तिमीबाट कोटी कोटी आश गरेको राम्रो अहिले साबार गरेको गजल थियो पाँच थर नागी स्थायी निवासी साहित्य अनुरागी साबारा लिम्बुजीको गजल चिरञ्जीवी लक्ष्मीले बास गरेको राम्रो तिमीबाट कोटी कोटी आश गरेको राम्रो हजुर यही गजल थियो एकदमै राम्रो हो चिरञ्जीवीजी लक्ष्मीले बास गरेको त यही नै चाहन्छौँ सम्पूर्ण नेपालीको जीवनमा चिरञ्जीवी लक्ष्मीले बास गरून् यति सुन्दर गजल लेखेर प्रेषित गर्नुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु साथै तपाईँहरूमा यो साङ्गीतिक आवाज जोड्न चाहन्छु फर्की देश आका छौरे हिज आज एक्का र भाका छौरे हिज आज फर्की देश आका छौरे हिज आज एक्का र भाका छौरे हिज आज बहादुर हनुमान झै बलवान बन्न बहादुर हनुमान झै बलवान बन्न ठुलै शक्ति पाका छौरे हिज आज फर्की देश आका छौरे हिज आज अहंता कुरूरताको विनाश गर्न अहंता कुरूरताको विनाश गर्न गाउँ गाउँ धाका छौरे हिज आज फर्की देश आका छौरे हिज आज समाजमा सहयोगी मानव बने समाजमा सहयोगी मानव बने चारैतिर छाका छौरे हिज आज फर्की देश आका छौरे हिज आज वीरताको चिनो सम्झी सिरैमा फेरि वीरताको चिनो सम्झी सिरैमा फेरि ढाका टोपी लाका छौरे हिज आज फर्की देश आका छौरे हिज आज एकाकार भाका छौरे हिज आज हजुर यो सांगीतिक आवाज प्रसार सबर गरेको गजल थियो बलिया आठ आदर्श नगर कैलाली सुदूरपश्चिमका स्थानीय निवासी गजल अनुरागी अभागी मुकेश रेवलेजीको गजल उहाँले यो गजल हाल मुम्बईदेखि लेखेर प्रेषित गर्नुभएको थियो यति सुन्दर गजल लेखेर प्रेषित गर्नुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु अभागी मुकेश रेवलेजीप्रति यस्तै अझै पनि मेरो हातमा थुप्रै थुप्रै गजलहरू रहेको छ तर तपाईँको गजल साभार भएन भने मन नदुखाउनुहोला अर्को हप्ता म अवश्य पनि साभार गर्नेछु तपाईँका गजलहरू साभार गर्दै गजलका गीतहरू तपाईँलाई सुनाउने मन हुँदाहुँदै पनि प्राविधिक समय सकिसकेको सङ्केत मैले पाइसकेकी छु आज तपाईँहरूबाट मैले बिदाको हात हल्लाउने बेला आइसकेको छ त्यसैले बिदाको हात हल्लाउनै पर्छ यतिन्जेलसम्म मलाई साथ दिनुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु र मलाई प्राविधिक रूपमा सहयोग गर्नुभएकोमा उद्धवजीलाई पनि धन्यवाद व्यक्त गर्न चाहन्छु श्रोता तपाईँसँग पनि यस्तै गजलहरू छन् भने लेखी पठाउन नभुल्नुहोला मेरो ठेगाना यस प्रकार रहेको छ dearshanti25@gmail.com drshanti25@gmail.com मेल गरेर पठाउन सक्नुहुन्छ यदि तपाईँले लाइभ सुन्न छुटाउनु भएको छ भने यो कार्यक्रमको रेकर्ड पनि पुनः सुन्न सक्नुहुनेछ www.mohanbihanibloggingspot.com www.sisapaninepalblogingspot.com www.radiohamrosansar.com र www.nqkhabar.com मा लगन गरेर सुन्न र डाउनलोड पनि गरेर सुन्न सक्नुहुनेछ अर्को हप्ता सोमबार पुनः आउने नै छु त्यतिन्जेलसम्मलाई म कार्यक्रम सञ्चालिका शान्ति पाखरेल र प्रविधि मित्र उद्धव तामाङ यो साङ्गीतिक आवाजमा रहेको गीत छोड्दै बिदा हुन चाहन्छौ नमस्कार शुभ सन्ध्या आकाश खुले रायो न खुले को आकाश खुले रायो उषायद यो बाटो भुलेर आयो उषायद यो बाटो भुलेर आयो न खुले को आकाश खुले रायो के भो त्यो जुही रजाई झर्यो त के भो त्यो जुही रजाई झर्यो त के भो त्यो जुही रजाई झर्यो त के भो त्यो जुही रजाई यो पलास मनमा फुलेर आयो यो पलास मनमा फुलेर आयो न खुलेको